السلام عليكم ورحمة الله وبركاته. سورة قصص قصص قصو قصص فوتي موتر موتر نيغا قصص آهي آيات سورة اٹھاویں آهي مصف میں پر نزول جي حساب سا یہ سورة مڑ وجا ہی آهي ہن کان اڳ ميں سورة اعراف طه واقعا شورا ऐं नमल हिन खां अॻु में थी वियूं ऐं हिन खां पोइ वरी ईंदियूं बनी इसराइल ऐं यूनुस वग़ैरह मतिलबु त अहिड़े क़िस्म जी तरतीब आहे. हिन में 88 आयतूं आहिनि ऐं 9 रुकू आहिनि. हिन सूरत में पहिरीं ॻाल्हि हले थी त हज़रत मूसा अलाम जे ॼमण जी फिरौन जेको आहे धरती ते वॾाई कई आहे. हाणे इनखे जेको मथे थो सम्झे पाण खे उनखे हेठि करिणो आहे ऐं हेठि जेके थी विया आहिनि हलिया बनी इसराइल उन्हनि खे मथे करिणो आहे. रब पाक जो ॻाल्हि करे थो ऐं पोइ पंहिंजे मूसा अलैहिस्सलाम जे माउ खे चवे थो त हिनखे खीर पीआर, मतिलबु हिनजी तरबियत कर त हिन मतिलबु हीउ इहो इनकलाब आणींदो, हिनखे ॿियो सॼो कमु कंदो. हिन में जे पहिरियूं जेके आयतूं आहिनि पहिरीं आयत खां वठी 46 आयत वग़ैरह ताईं हज़रत मूसा जी ॻाल्हि आहे. उन खां पोइ आख़िर में वरी फिरौन जो ॻाल्हि अचे थी 47 आयत खां कंहिं जॻह ते 76 आयत खां वठी 82 आयत ताईं क़ारून जी ॻाल्हि आहे. विच में जेके ॿिया क़ुरून ॿिया जेके ज़माना आहिनि उनजी ॻाल्हि आहे 47 आयत खां वठी 75 आयत ताईं. उन में जन्नत जहनम जूं बि ॻाल्हियूं अची वियूं ऐं रसूल पाक सलाहु वसलम खे वाइदो बि कयो त तोखे असां मोटाईंदासूं. हिन लज़ी फ़र्द अलाइकल क़ुरान रात दुख इला माद मके ॾांहुं मोटी अचिबो, इहा ॻाल्हि बि आहे. ऐं बाक़ी जेके ॻाल्हियूं आहिनि सो आख़िरी आयतुनि में जन 83 खां वठी 88 ताईं जन नसीहतूं आहिनि. सो बहरहाल इहो जन सूरत कसस आहे ऐं हिन में थर्ड पर्सन में जे त असां मूसा अलाम खे हुनजे माउ खे हीअं चयोसीं हीअं चयोसीं इहा ॻाल्हि ॼण पंहिंजे तरफ़ां थो करे. ऐं सूरत ताहा में अलाह सुभाणे ताला यादि ॾियारे थो हज़रत ईसा हज़रत मूसा अलाम खे त असां तोसां अॻु में बि चङाई कई हुई ऐं इहो हिकु कमु जो खे असीं कयूं था, मतिलबु त असां अॻु में ई चूंडियो आहे तोखे ऐं हिन कम जे लाइ ऐं तुंहिंजे माउ खे असां हीअं चयोसीं हीअं कयोसीं वग़ैरह वग़ैरह. उहो यादि ॾियारे थो इहो साॻियो वाक़ियो जेको आहे सॼो ॿीहर सूरत ताहा मंझि उन एज़ सेकेंड पर्सन हुन सां मुखातिब थी तोखे तोखे तोखे सिंस में इहा ॻाल्हि आहे. हाणे असीं पढ़ूं था हिनखे सूरत खे औज़ बिल्लाह मिन शैतान रजीम बिस्मिल्लाहिर रहमानिर रहीम तौसीन पंहिंजो सूरत शोराब तौसीन आहे. विच में नमल तौसीन आहे रुॻो ऐं इहो वरी तौसीन मीम आहे. ऐं ॿी सूरत जेका आहे उनजी बि हज़रत मूसा जो ज़िक्र आहे उहा तौहा आहे. ऐं सीन जेका आहे असां या सीन आहे काफ़ा या ऐं सवादु हुन में सीन आहे. वरहाल सीनूं बि आहिनि घणियूं. أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم طسم تلك آيات الكتاب المبين نتلو عليك من محمد كريم صلى الله عليه وسلم تعالى تو کسی پڑھی دا بدھایو نتلو عليك من نبي موسى موسى عليه السلام جي خبر تھا پڑھی بدھایو تو وفرعون بالقوم وفرعون موسى فرعون دي قوم يعني مقابلو آهي موسى فرعون جو ابو لهب جو پنهنجو محمد مصطفى صلى الله عليه وسلم جو جيڪو کائنات هير هلي پيو مؤمنن جو کافرن جو جيڪي هار بهن قيامت تائين جو قصو پيو هلندو پر جيڪي جا इक़बाल छा चयो पंहिंजो सतीज़ अख़ीज़ रहा है अज़ल सिता इमरूज़ चिराग मुस्तफ़ी से शरार बूलहबी. त इहो बूलहब जेको फिरौन आहे मतिलबु त इहो सॼो हलंदो पियो क़यामत ताईं. नतलूं अलाए कमिन न बि मूसा फिरौन बिल हक़ हक़ीस लिकाउमीनू जेके ईमान आणनि था उनजे लाइ हीअ असीं किसो ॿुधाए ॿुधायूं था तोखे, तूं उन्हनि खे ॿुधाए जेके ईमान वारा आहिनि। हीअ हिकु इनकलाब जी ॻाल्हि आहे, जेको हज़रत मूसा अल इस्लाम आणींदो पंहिंजे बनी साहिल खे गिरफ़्तारी मञा पंहिंजे बानप मञा पंहिंजे विक्टिमाइज़ेशन जी सिचुएशन मञा कढी ॿाहिरि ईंदो। हाणे असांजूं केतिरियूं क़ौमूं आहिनि, हींअर कश्मीर वीचारा फाथा पिया आहिनि, 70 साल खां मथे थी वियो आहे, कश्मीर काफ़रनि जे हथ में आहे, ज़ुल्म पियो थिए, फ़लस्तीन में ज़ुल्म पियो थिए, असां पाण ई फाथा पिया आहियूं। काफ़र असांजा मुस्लमान जेके आहिनि तमामु ज़ालिम हाकम 72 साल खां ज़ुल्म पिया था कनि पिया, बलोचनि खे, सिंधियुनि खे, बंगालनि खे मारे मुंझ करे हाणे पठाणनि जे पोयां पिया आहिनि, पठाण वरी हिनखे भिताइनि, पोइ हाणे रब फाक जी ॻाल्हि सां चङाई करे, मतिलबु त ज़ुल्म धरती ते आहे ई आहे, जेसिताईं क़यामत आहे थींदी तेसिताईं इहो हलंदो। हाणे फिरौन ऐं शरारे बूल हबी ऐं चिराग मुस्तफ़ी जो पंहिंजो मुक़ाबिलो हलंदो रहंदो। نَتْلُو عَلَيْكَ مِنْ نَبَإِ مُوسَى وَفِرْعَوْنَ بِالْحَقِّ لِقَوْمٍ يُؤْمِنُونَ إِنَّ فِرْعَوْنَ عَلَا فِي الْأَرْضِ بِشَكٍّ دَرْتِي تي فرعون وڈائی کئی پان کے متکبر پان کے وڈو ہٹھلو وڈائی کئی فلا علا فلا متھے کئی پان پان کے ہن جب جو ٹرمپ پان کے متھے کو پوتین پان کے متھے اور وہ جو چینی والا چاس نالو उहो पाण खे मथे कयो, अॼु पाकिस्तानी जेको आहे फलाणो हाकिम ते वेठो आहे क्रिकेट खेॾण वारो, पाण खे वॾो हाकिम, लाहौल वला कुवत, सभु को पाण खे मोहतबर थो सम्झो। إن فرعون علا في الأرض وجعل أهلها شيعا जेके संस क़ौम हुई उनखे विरिहायईं, ग्रुप ग्रुप में विरिहायईं, हिकिड़ा सुनी हिकिड़ा शिया। शिया हिते सुनी शिया कोन्हे, हिते मतिलबु आहे शिया माना ग्रुप ठाहे छॾियईं, यानी हिकिड़ा बनी इसराइल आहिनि त ॿिया कपती कबती आहिनि, त कॉप्टिक्स जेके आहिनि से मतिलबु त असीं वी एंड दे, वी एंड दे वारो जेको मसालो आहे, असां असीं आहियूं यानी धरती वारा आहियूं, ऐं हीअ जेको बनी इसराइल आहे धारियूं आहे, हीअ जेको मुस्लमान आहिनि अमेरिका में यूरोप में उहे धारिया आहिनि, दे आर दे एंड वी आर वी, यानी जेके वाइट सुप्रीमिस्ट आहिनि जेके से वी, ऐं जेके ॿाहिरियां जेके से मतिलबु थियो सॼो सिचुएशन, पंजाबी जेको चए थो वी, पनागीर चए थो जेको आहे सो वी, ऐं बाक़ी सभु सिंधी बलोची जेके आहिनि से दे आर दे, त हाणे सॼो सिचुएशन इहो वी ऐं दे में विरायो पियो आहे, शिया शिया इन सेंस में आहे। وَجَعَلْنَا لَهَا شِيَعًا يَسْتَضْعِفُ طَائِفَةً مِنْهُمْ جو جو حاکم جے کے ہیں وہ بین کے ہینو تھا کنا بلوچی بیچارہ ہینا سندھی بیچارہ ہینا پیا مارجن پیا کھجے کن کے کیر کو پوچھن وارو کونے کو چچن وارو کونے کو پنجابین کے پناہ گیرن کے بلا مارن کے کراچی میں نہ ماریو पर पनागिरियुनि खे केरु चई नथो सघे, अल्ताफ़ जेको आहे जेको वणेसि तंहिंखे माराए छॾे बसि ठीकु आहे, जंहिंखे वणेसि तंहिंखे साड़ाए छॾे, जेके कारखाना साड़ाए छॾे, माण्हू साड़ाए छॾे, वकील साड़ाए छॾे, हुनखे परवाह कोन्हे को, केरु हुनखे चवण वारो पुछण वारो को कोन्हे को, इहो साॻियो जेको ट्रंप जंहिंखे वणे तंहिंखे माराए छॾे, अमेरिका जंहिंखे वणे तंहिंखे माराए छॾे, बसि को पुछण वारो न को आखण वारो। अलहाशियाफ़ो हीणो करे माण्हुनि खे तौफ़तम हिकिड़े ग्रुप खे हीणो करे युज़बनाउ जी माना इहा आहे, हाणे खॼी खणी वेंदा आहिनि, हज़ारे वीह हज़ार खणी विया आहिनि बलोचनि जा माण्हू, सिंधियुनि जा माण्हू किथे आहे, हाणे पंजाबियुनि में हथु विधा अथऊं, पंजाबियुनि खे खयो था वञनि, हाणे जिते चए त छा चइबो आहे कुकुड़ चिकन सेव कम होम टू रूस्ट, हाणे इहो थियो आहे सभिनी पंहिंजनि में ई हथु विधा अथऊं, पहिरीं परवान में बि हथु विधो, बंगालियुनि खे मारे मुंझ करे साड़े पोइ उहे भॼी विया हुया, वरी बंगालियुनि खे वेठे छा बलोचनि खे वेठे खयो, वरी सिंधियुनि खे वेठा खणा, हाणे वरी पठाण में हथु विधो अथऊं, पंजाबियुनि में हाणे हथु विधो अथऊं, त हाणे हिक ॿिए खे मारीनि था, थोरो रपा खे इहो कंदो जेको ॿियनि लाइ कबो थो वरी पंहिंजे बुथ में लॻंदो, अला इहो हिकु मकरो सही आहे, इलाह वियल إن فرعون على في الأرض وجعل أهلها شيعًا يستضعف طائفة منهم يذبح أبناءهم جي معنى آيا آهي معنى آيا مردن جا کھڻي وڃبا بس ماري ڇڏبا جيئن وڻي تيئن ڪري ڇڏبا هن کي پڇڻ وارو ڪير ڪونهو يذبح أبناءهم حضرت موسى عليه السلام جي زماني ۾ مردن کي کڻندا عورتن کي ڇڏيندا ڇو جو ان لاءِ हुन खां कमु वठिबो, प्रोस्टिट्यूशन जो हुनखे नौकरियाणियूं कबो, बानियूं कबो, हुनखे छा चइबो आहे मतिलबु यमीन खे छा साॼे हथ जो मतिलबु मल नौकरियाणियूं थियूं, बानियूं थियूं, छा कबो जेके वञनि सो कनि सां يُذَبِّحُ أَبْنَاءَهُمْ وَيَسْتَحْيِي نِسَاءَهُمْ يَسْتَحْيِي نِسَاءَهُمْ يَسْتَحْيِي جي بيمان هوتي يعني سيكشوالي سپيڪنگ يَسْتَحْيِي ان کي جيرو ڪن تيار ڪرڻ ڪن ٻار وٺي جنين ڀلي ۽ پنهنجو يَسْتَحْيِي ان کي زنده ڇڏيندا مطلب سڀي مانو آهن ۾ أَبْنَاءَهُمْ وَيَسْتَحْيِي نِسَاءَهُمْ إِنَّهُ كَانَ مِنَ الْمُفْسِدِينَ बेशक बेशक जेको फिरौन आहे सो मुफ़्सिदिन वजा फ़साद करणु बबूलाब जेको आहे फ़साद करणु वजा वलीद बिन वग़ैरह फ़साद करण वारनि वजा जेके हींअर धरती जे हाकिम आहिनि जेके 70 साल खां असांजे बूथ में लॻा आहिनि, जेके रफ़ाक हया आहिनि, असां ते मुसलत कया आहिनि, इहे जेके आहिनि से धरती ते आज़ार पखिड़ियो मुफ़्सिद फ़साद पखिड़ण वारा आहिनि. ونريد ان الله سبحانه وتعالى چيو اسا چاهيو نريد اسا چاهيو تا چاهيو سو چا ڪريو ونريد ان من الذين استدفو جيڪي هينا ٿي ويا آهن انن تي اسين احسان ڪيو انن کي اسا من کي من ما احسان ڪيو چڱائي کي انن سا هينا جيڪ هيٺ ٿي وڃي هليو جيڪو ابن خلدون جي مقدمي مجبي وا تلك الايام نداولها بين الناس جيڪا تمام हेठि थींदी वेंदी को हेठि थींदी वेंदी हेठि थींदी पोइ राइज़ थींदी पोइ उथंदी तमामु चए वधीक हाणे हेठि वञण जी जॻहि आहे कान का त पोइ माण्हू खे उथणो पवंदो मजबूर त हाणे क़ौमूं उथनि पियूं हीअं सॼे जहान में माण्हू उथनि पिया ऐं जेको जेके एक्सप्लॉइट करण वारा जेके फुरण वारा जेके ब्लैकमेल करण वारा जेके माण्हुनि खे हीणे करण वारा हाणे उन्हनि जो ॾींहुं जेको आहे सो अची वियो आहे वेझो ख़तमु थियण जो. अलाह ताला फरमाए थो नुरीद अन नमुन अलदी नसुदेफ़ू फिल अर्द असां अहसान कयूं जेके धरती ते हीणा थी विया आहिनि हलिया जिन खे हीणो कयो वियो आहे तिन खे असीं मथे कयूं वन जालहुम अइमतम ऐं उन्हनि खे असीं इमाम बनायूं उन्हनि खे लीडर बनायूं जेके हींअर हीणा आहिनि उहे लीडर थींदा पोइ नेठि ई अलाह ताला ईअं कंदो. इहो तिलकल अयाम नज़ाविल आहे बैन नस इहे रोज़गार आहिनि जेके अलाह ताला हिन मूंसां बदिलाईंदो रहंदो आहे. सूरत आल इमरान जो लफ़्ज़ आहे वन जालहुम अइमतम वन जालहुम वारिसीन हिननि खे असीं वारिस कयूं वन मकिन अलहुम फिल अर्दी तमकिरत ॾियूं उन्हनि खे अख़्तियार ॾियूं पावर ॾियूं अथॉरिटी ॾियूं ताक़त ॾियूं उन्हनि खे हाकिम बनायूं जेके हीणा आहिनि से हाकिम थींदा. अलाह रेवोल्यूशन अची वियो फ्रेंच रेवोल्यूशन जेके बि जेके हुआ हीणा अहिड़ो कमु कयां हुजो मुंझ करे छॾियां माण्हू 40 साल यको मुसीबत में पइजी हलिया पोइ वरी चऊं बाबा हाणे मज़ा इन नेपोलियन खे वरी बादशाह बनाए छॾियो. त जेके रेवोल्यूशन अहिड़े नमूने जा ईंदा जेके अलाह ताला जी मर्ज़ी खां सवाइ त पोइ कमु थींदो ख़राबु. पर रसूल पाक सलाहु जो रेवोल्यूशन हुयो जेको ब्लड लेस रेवोल्यूशन कीअं चइजे पहिरीं जंगियूं हलियूं पोइ चऊं फतेह मके खां पोइ मतिलबु त हिकिड़ो अहिड़ो सिलसिलो रहियो रेवोल्यूशन आहे. बाक़ी हाणे इनकलाब जेको ईरान में आयो अलहमदिल्ला उहो जेको बादशाह खे कढियऊं उहो हाणे अञा बीठो आहे 40 साल अमेरिका हुनजे पोयां लॻो पियो आहे. पर पोइ हुनजा पंहिंजा पंहिंजा ख़्याल आहिनि छा था धरती ते कनि रब पाक खे वणनि था नथा वञनि पाण ॼाणनि वन मकिन लहम फिलूरून असीं ॾेखारियूं फिरौन खे ऐं हामान हुनजो हामान जेको आहे हुनजो लीडर आहे हुनजो जेको फ़ौज जो ऑफिसर आहे मिलिट्री ऑफिसर आहे हुनजो एग्ज़ीक्यूटिव जेको आहे ऐं वज़ीर आहे हुनजो उहो हामान आहे ऐं कारून जेको आहे हुनजो बिज़नेसमैन आहे हिनजो हिनजो कारून हिते लफ़्ज़ु कोन्हे पर अॻिते ईंदो कारून जो ज़िक्र त फिरौन खे ख़ुदि जेको सुवर्न आहे जेको ताक़त आहे जेको प्रेसिडेंट पाकिस्तान जो हुजे कि प्रेसिडेंट अमेरिका जो हुजे ऐं जेको हामान हुनजी पेंटागॉन आहे या हुनजो छा जो ऑफिसर आहिनि जेके मिलिट्री जा या पुलिस जा या CSSP ऑफिसर जीअं असां वटि पाकिस्तान में हिंदुस्तान में ICS ऑफिसर आहिनि मतिलबु त अहिड़े क़िस्म जा जेके कलेक्टर ऐं मुख़्तारकार ऐं कमदार ऐं कोठार ऐं फलाणा ऐं धूड़ सभु थियनि था जेके इहे जेके आहिनि से अख़्तियार वारा माण्हू जेके धरती खे आज़ार में विझनि था इन्हनि खे असीं नुरी फिरौन हामान जुनूद हमा उन्हनि जे लश्करनि खे उनजे लश्कर मारो जो आर्मी उनजी मिलिट्री उनजी पुलिस उनजी सभई जेके आफिसर आहिनि कामारा कमदार मिन हुम मा कानो यह ज़रून जंहिं शइ खां डिॼाऊं ॾिना थिए त भई असांजे तख़्तो उथलाईंदा असांखे हेठि कंदा उहो असां करे ॾेखारियूं जंहिंखां ॻाल्हि खां ॾिजनि था चई इनकलाब अचिणो आहे सो आवे ई आवे وَأَوْحَيْنَا إِلَىٰ أُمِّ مُوسَىٰ أَنْ أَرْضِعِيهِ وَأَوْحَيْنَا إِلَىٰ أُمِّ مُوسَىٰ أَنْ أَرْضِعِيهِ حضرت موسیٰ علیہ السلام جی ماں کے اللہ تعالیٰ حکم کہو یعنی جو تب تو انہیں کہ کھیر پیار نہیں مانا چاہے کھیر تک سب کو پیار نہیں زارہ ماں تو کیا کھیر پیار نہیں مطلب تھا انہیں تربیت کر حلال جی ستی دے ان کے چنگائی جی ستی دے ان کے انقلاب جی ستی دے ان کے हिनखे प्यारु अहिड़ो न मुछराई करप्शन वारी सुतियूं जेके प्यारींदियूं पंहिंजो जेको खीरु प्यारींदियूं या खीर जेको बोतलनि जो प्यारींदियूं ॿाहिरूं उन्हनि जो कहिड़ा ॿार बच्चा जेके आहिनि से अदब ऐं अख़लाक वारा कहिड़ा साञाह वारा कहिड़ा थींदा मतिलबु त इहा ॻाल्हि आहे खीरु प्यारु हक़ जो हलाल जो इनकलाब जो तरबियत करे हिन खे इहा माना आहे मूसा अल इस्लाम जी माउ जो नालो जेको आहे सो आहे युखफ़िद अला छा नालो आहे युखबिद अहिड़े क़िस्म जेको नालो आयसि असांजे लाइ ॾुखियो आहे पर हुनखे प्रोनाउंस ई करणु बिन तिलावी बिन याकूब बिन सालवी वग़ैरह अहिड़ो नालो हुयसि فإذا خفت عليه فالقي في اليم पोइ जॾहिं तोखे डपु थी वञे त मतिलबु पकिड़िजी पवी त पोइ हिनखे अलकी फिल यम पोइ हुनखे यम में विझां पाणीअ में हुनखे मोकिलीसि यम में मूसा हुनखे मतिलबु त हुनमें विझिबो मूस हिनखे यम में हींअर माउ विझंदी उहो अलाह ताला बचाईंदो पोइ यम में वरी इहे ॿई लश्कर बनी साहिल ऐं फिरौन ऐं संस लश्कर ॿई वेंदा यम में पोइ हिकिड़नि खे अलाह ताला ॿोड़ींदो ॿियनि खे अलाह ताला बचाईंदो पाणीअ जो कमु इहो आहे हिन में यम जी ॿ दफ़ा ॻाल्हि आहे युखबिद दस नालो युखबिद में मूसा तोखे डपु न कर ॾियां हुनखे वला तहज़नी नकी गणती कजांइ नारादू असां मोटाईंदासूं तोॾां हुनखे तुंहिंजे पुट खे नारादू इलाही खे तोॾां असीं मोटाईंदासूं हुनखे वजाइलू मिनल मुरसली न असीं हुनखे मुरसलनि मना कंदासूं रसूल कंदासूं नबी पैगंबर कंदासूं फल तखतू आल फिरऊं पोइ हुनखे लधो हुनजे जे विझी छॾियो माण्हू ॼणु पोइ हुनखे विधाईं पंहिंजो हुनखे आल फिरौन फिरौन वठां उहो नदी लॻी थिए उतां ई हुननि जे औरतुनि हथु कयो आल फिरौन फिरौन जे आल फिरौन जे घर वारनि हुनखे हथु कयो यकून लहुम वादूम वज़ना अलाहुम सल्लल्लाहु अलैहि वसल्लम इन जे लाइ त फिरौन जे लाइ हू थी हज़रत मूसा अल सां बणिजे दुश्मन ऐं हिज़न जो सबबु बणिजे इहो थियो पंहिंजो हज़रत मूसा अल सां हज़रत यूसुफ अल इस्लाम जे मुतलिक सूरत यूसुफ में फ़रमाई त हू जेका मर्द जंहिं ॾिनो पंहिंजो हथु कयो हुन चयो त हिनखे सुठो करे पाल हीअ बि चवंदी सुठो करे पाल त हीअ मता मतिलबु त जीअं असांजे लाइ पुठेलो असीं करे छॾियूं या हिनखे या असांखे हिन मां फ़ाइदो थींदो त हाणे इहा ॻाल्हि हुनखे पर हिते अलाह ताला फ़रमाए थो त हीअ फिरौन ऐं संस फैमिली जे लाइ आयशा खे छॾे बाक़ी ॿियनि जे लाइ जेको आहे सो हीअ हज़न ऐं जो सबबु थींदो ऐं हुनजो दुश्मनी कंदो इन फिरौन बेशक फिरौन ऐं संस लश्कर जेके आर्मी लाहौल वला कुवत इल्ला पाकिस्तान खे मुसीबत में विझी छॾियो आर्मी इन फिरौन वहामान वजनूदहुमा कानू खातेईन बेशक ख़ताकार आहिनि हेॾा ज़ालिम धरती ते सभु डिपार्टमेंट पाकिस्तान में जेके सभु अदारा आहिनि सभु ॻाल्हियूं मिलिट्री जे हथ में को माण्हू सिविल वारो किथो बि कुझु नथो करे सघे. وقالت امرأت فرعون فرعون جزالت فرعون جي حضرت آسيا علیہ السلام چوي دي وقالت امرأت فرعون قرة عين لي مجھے اکھن جي تدا الله صلی اللہ علیہ وسلم سورة طه ۾ الله تعالى فرمايو تا اسان هن کي بنا محبت ۾ عليك عليك محبت مني हुन में असां विझी छॾियासीं अहिड़ी जो जेको ॾिसंदो हुनखे सो हुन सां मुहबत कंदो हज़रत मूसा अल सां. त मूंसि ॿारो नंढो सुहिणो हज़रत आशा आसिया जेका आहे सा हुन चयो त ला तख़्तलू कुरत आहे हिन ली हुन चयो मुंहिंजे अखियुनि जी थदाण आहे लक ऐं तुंहिंजे बि अखियुनि जी थदाण. इहो लफ़्ज़ जेको आहे लक इहो हुन ख़्यालु कयो पर हुन फिरौन जे लाइ कोन हूंदो. हिनखे क़तलु न कर आहे बनी इसराईल मा ख़बर पइजी वई हुनखे त आहे बनी इसराईल मा पर हिनखे क़तलु न कर. असां इहो लफ़्ज़ आहे जेको हज़रत यूसुफ़ अलाम जे लाइ बि आहे हिते हज़रत मूसा अलाम जे लाइ. हज़रत आसिया थी चवे हुते फिरौन जो जेको छा अज़ीज़ मिस्र जेको आहे सो थो चए पंहिंजे ज़ाल खे हिन ज़ुलैखा अल इस्लाम खे संस मुड़ुसि थो चए असां इहो पैंथिस में ॼण अलाह ताला पंहिंजे तरफ़ां चई थो चए हिनखे ख़बर कोन हुई त हीअ जेको आहे सो हिज़ नई पंहिंजे गणती ऐं जो सबबु थींदो फिरौन जे लाइ फैमिली जे लाइ त आसिया जे लाइ त सुहिणा ई थींदी. मूसा जे माउ जी दिलि जेका असां तड़पण लॻी जॾहिं विझी छॾियईं पंहिंजे हुन मंझि दरिया में ॿार खे फारिगा थी मां बेक़रार थी. إن كادت لتبدي به لولا ربطنا على قلبها ويجو هيو تو امو میں موسی پدری کرے وٹھیا گال تے او مجو بار آيو هي آهي مطلب چئي ڏي ها جيڪر السا ان جي دل کي ثابت قدم نہ رکھو ها يعني الله دلن کي ثابت قدم رکھن وارو توفيق ڏين وارو الله تعالى آهي जो हुन खे साबित क़दम रखियईं पंहिंजे उमे मूसा खे ॻाल्हि पधी न कयईं. इन कादत लतुबदी बिही लो लौ अरबत न मरबूत कयोसीं असां दिलि खे हारमोनियस कयोसीं सुकून ॾिनोसीं जे दिलि खे जो हुनखे आथत ॾिनोसीं जो पधरो न कयईं मतिलबु त चए आयो मुंहिंजो ॿारु आयो त पोइ मतिलबु त हुनखे मारे छॾींदा. हीअं अलाह ताला मरबूत कयो दिलि खे बस मज़बूत बि कयो दिलि खे जो ॻाल्हि पधरी न कयईं. हिन जे लाइ त जीअं हुजे यकीन कंदड़ मज़ा हज़रत मूसा अल इस्लाम जी वालदा उमे मूसा यूखाबिद अलाम यूखाबिद नालो बि वकालत लेख़्ती हुनजी भेण खे यानी हज़रत मरियम अलाम जी भेण हुई हुनखे चयईं त तूं वञु हिन जे पोयां ॾिस त केॾां थो मतदी वञे ॿार. वकालत लेख़्ती कुस्सी हिन जे पोयां वञु यानी अखि टेॾ करे ॾिसंदी रहा त कहिड़े पासे वञे थो इहो जेका मूं विधी आहे दरिया में ॻाल्हि. فبصرت به عن جنب پوءه پي وئي هن جي پيا ڏسندي وئي هن جي پر پري کان وهم لا يشعرون اي موسي فرعون جي مارن هو ڪون سمجهيو ته هي ڪا مائٽياڻي آهي ماڳي هن جي بهن آهي هي ڪٿان اچي وئي آهي ٻار وٽ ٻار وٽ اچي وڃي سگهيا ٿي هن علائقي ۾ جو ٻار آيو त पाण हुते जेको कमु तेसि ताईं इहो थी वियो जो हुन लधो त पोइ वरी खीरु पीआरियाऊं त कोशिशि कयूं कंहिंजो खीरु न थिए वरितईं. अलाह ताला फरमाए हिन सूरत में त असां हराम कयोसीं हुन ते ॿिए कंहिंजो खीरु यानी हू कोन्ह पीअंदो. पोइ नथो पीए त हाणे ॿार खे ज़रूरु ज़िंदा रखिणो आहे त कीअं कबो को अहिड़ी कहिड़ी माउ हुजे जेका हिनखे खीरु पीआरे, त पोइ हाणे खीरु पीआरण वारो माण्हू इहे माई पहुची वेंदी आहे, त मरियम त ऐं तव्हांखे हथु करे ॾियां अहिड़ी माई जेका हिनखे खीरु पीआरे तव्हांजे लाइ, तव्हांजे लाइ, मुंहिंजे लाइ न। وَفَبَصُرَتْ بِأَنْ جُنُوبٍ وَهُمْ لَا يَشْعُرُونَ وَحَرَّمْنَا عَلَيْهِ الْمَرَاضِعَ ऐं मराद हुन सां हराम कयो हुनखे, नी कंहिं ॿिए जो खीरु न वरितईं। मिन क़बलो हिन खां अॻु में फ़क़ालत अल अदुल्लुकुम अला अहले बैतिन यकफ़लूनहु। हज़रत मरियम ॿार हुई पर हाणे हुनखे आई बात शहज़ादनि वटि, हुनखे चई भला ऐं तव्हांखे को ॾसु ॾियां अहिड़ी, तव्हांखे ॻोल्हे ॾियां अहिड़ी माई जेका यकफ़लूनहु हिन जी कफ़ालत करे, हिन ॿार खे संभाले तव्हांजे लाइ, खीरु वीर प्यारे हुनखे, लखुम लखुम तव्हांजे लाइ, तव्हांजे लाइ प्यारे, मुंहिंजे लाइ न, ऐं तुंहिंजी भेण आहियां, तव्हां कोन थी ॿुधायां, सम्झो। पर ऐं हिनखे हथु करे ॾियां थी, हिन जी माउ जेका सगी आहे, पर तव्हांखे ख़बर ॿुधायां कोन थी। पर ख़ैरु मतिलबु त अहिड़े नमूने सां लखुम वॾी ॻाल्हि आहे, अदुल लखुम अला अहल बैतिल यकफ़लूनहु लखुम तव्हांजे लाइ करे, उहे हुजनि बि हिन जा ख़ैर खां घणो घुरा हुजनि जेका तव्हांखे हथु करे ॾींदसि। फरदी पोइ ॼण कमु ठही हलियो, हुन चयो हथु ॻोल्हे ॾे, हथु करे ॾे असांखे कहिड़ी आहे, त पोइ वरी पंहिंजी माउ खे वठी आई या कहिड़े नमूने सां, पोइ माउ पंहिंजे ॿार खे ॾिसी वरी हुनखे खीरु पीआरियो, त इथनि वरिताईं त वरिताईं त वञो, ठीकु आहे। पोइ हाणे उहो खणी कयो बंदोबस्तु कयो हूंदऊं, त भई तूं अची हिते खीरु पीआरे वेंदी कर, या ॿारु खणी वेंदी कर, खीरु पीआरे वरी मोटाईंदी कर, पर बहरहाल ॿियो ॿारु असांजो आहे, तुंहिंजो न आहे, हुनखे ख़बर न आहे त ॼणो ई न आहे, या चाहे थी त भले वॾो थिए, पर अलाह ताला जो जो निज़ाम हुयो जो हिन ॿार खे परवरिश पाइणी आहे फ़िरौन जे घर में, बादशाही कोर्ट में, दरबार में, जो हुनजो उथणु वेहणु वग़ैरह वग़ैरह ॾिसी सघे, जो हिनखे अॻिते हली पंहिंजो मुक़ाबिलो करिणो आहे बादशाह सां। त हाणे बादशाह सां बादशाह ई कंदो, हाणे फ़क़ीर हूंदो को मूं जहिड़ो बादशाह सां कहिड़ो मुक़ाबिलो थींदो। ऐं दुख न कर, भले भले इहो ॼाण त अलाह जो वाइदो हक़ आहे, ولكن اكثرهم لا يعلمون پر گھنا ماڻھو يا گال نٿا سمجھن ولما بلغ شدو يعني تيرا ايتو ان کان اڳ ۾ ٿي ويو هاڻي چيو ته جڏهن وڏو ٿيو يعني هاڻ اٿڻ ويهڻ جڙو ۽ شہزادي جي حيث سان هي پنهنجا گھمڻ لڳو پنهنجي جڳهيون جتي ڪنسٽرڪشن جا ڪم پي هليا ڪي بي پي هليا اچا پي ٿيو त हुते जॾहिं वञण घुमण फिरण जहिड़ो थियो, भला सिधो थियो, पुख़्तो थियो, त हिन हुकमूंखे हिकमत ॾिना, यानी नबूअत ॾिना आहियूं, या मतिलबु त हकीम कयां, यानी वाइस कयां, वाइसमैन कयां हुनखे, या नबी कयां, मतिलबु नबूअत हिते थी मिलेसि या पोइ मिलंदसि तूर सीना ते, حكمه علم دنائي ان کے وكذلك نجز المحسنين احسان کرنا لنیا تے احسان ہڑو کو کہو کونے اللہ تعالی چدو احسان کندو چھو جو احسان کندو قوم تے قوم کے آزاد کرائندو چنگو کم کرن وارو ائے ہوئی مطلب تے کی طبیعت مانو جی تھی چنگے کم کرن واری وارے جی طبیعت تھی دی اللہ تعالی ان کے اس محسن کرے چاہے تو मोहसन करे जोड़े थो, मोहस करे मोहसन जी हिस सां हुनजी परवरिश करे थो। पोइ पंहिंजे ख़्वाजा अब्दुला अंसाही रहमतुल्ला हुन रशीद में बि चयो करे ई पाण थो, पोइ वरी चए थो ॾिसो मुंहिंजो बंदो कहिड़ो भलो आहे, जो भलो तो कयो आहे, हुनखे तो तौफ़ीक़ ॾिनी, हुनखे तो अहिड़ो ठाहियो आहे, तरह त थियो आहे, न त हाणे पाण ई पंहिंजे मुरादु त कोन ठहे आहे। सो वरी चए थो किदालिक नज़िल मोहसिन, हुनखे अहसान कंदड़नि वञा करे पोइ चए थो अहिड़ी आहियूं, वरी हुनखे जज़ा बि अहिड़ी ॾींदा आहियूं मोसन सुठनि कमनि करण वारे जे कर हल जज़ा अहसान इलल अहसान सूरत रहमान मझि, त अहसान हिकिड़ो चङो माण्हू करे सुठो बंदो करे, बंदे जो कमु चऊं, पर अलाह ताला पाण अहसान करे वरी बंदे ते, त हाणे उहो कहिड़ो हूंदो, कहिड़े मयार जो, कहिड़े लेवल जो, कहिड़ी सतह जो, कहिड़ो अहसान हूंदो, हू बि अहसान, हू बि अहसान, पर अलाह ताला जो वॾो अहसान। وكذلك نجزي المحسنين हाणे हिते जॾहिं थी ॻाल्हि ख़तरनाक हाणे थी शुरू थिए जॾहिं कज़ालिक नज़िल मोहसिन शुरू यूसुफ में चयईं त पोइ वरी कमु ख़राबु थियो हाणे कहिड़ो थो कमु ख़राबु थिए ودخل المدينة على حين غفلة من أهلها جڏهिं माण्हू सभई सुता पिया हुआ तंहिं वक़्तु गफ़लत मंझि मतिलबु ॿपारनि जो माण्हू सुम्हंदा आहिनि गर्म इलाइक़नि मंझि त पोइ गफ़लत मंझि हुआ उन वक़्तु हीउ जेको निकितो शहर में दख़ल मदीनत بين من اهل فوجد فيها رجلين يختتلان بمان ٺائي جي گيولن پيا هڪڙو قبطي هو هڪڙو پنهنجو بني اسرائيل مجا هو هذا من شيعتي هي جو بني اسرائيل وارو مجا هو سو سنس گروپ جو هو جن سنس شيعت سنس شي هو وهذا من ندوي هي جو يعني قبطي جو سو دشمن هو فاستغاثه الذي من شيعتي بغري الكاس مدد اني جوو سنس ٹولے جو یعنی بني سال منا جوو اني على الذي من عدوي اني مانو تي جوو ان جو دشمن وبني جو اني جي خلاف جو مدد گري فوكزه موسى وال دک جو ہیں مکھ ہیں جو ان کے وقت मूसा हाणे मक सां मरी पियो हुजां पव करू मूसा फ़क़दां अलाई हुन जो कमु पूरो थी वियो मतिलबु मरी वियो माण्हू मरी वियो धक करण सां हिते आकलनि में हिकिड़े माण्हू ॿिए खे आयो धक मरी वियो हिकिड़े ई धक अहिड़ो को लॻाए थो लॻो हुनखे चितो छा चइबो आहे अहिड़े नमूने सां जो मरी वियो माॻी फ़क़दां अलाई قال هذا من عمل الشيطان حضرت موسى عليه السلام جو يو عمل شيطاني عمل ٿيو عمل شيطان جو ان ودو مدل مبين بيشڪ شيطان جو آهي سو وڏو دشمن آهي قال ربي اني ظلمت نفسي فاغفر لي الله تعالى کان معافت گھرائي بخشش گھرائي الله تعالى کيس بخش ڪيو يعني ندامت हुनखे थी नादिम थियो पर पा खां मफ़त घुरियईं त पोइ क़तल बि अलाह ताला बख़्श करे छॾींदो मतिलबु त जेको बि ॾोह गुनाह अलाह ताला सभु बख़्शींदो जेकॾहिं माण्हू नादिम थिए ऐं इस्लाह करे पंहिंजी चऊं थी हले हुन खां पोइ त पाण वेठो ज़ुल्म कंदो वेठो ज़ुल्म कंदो वेठो कंदो वरी ॿिए ॿिए ॾींहुं चवंदो त आउं हाणे पंहिंजो मफ़त थो घुरां वरी ॿिए ॾींहुं वरी साॻियो कमु कंदो त पोइ हाणे हुनजी मफ़त कोन थींदी कौन रबी तो नफ़्सी فغفر له انه الغفور الرحيم بيشڪ الله تعالى غفور ۽ رحم ڪرڻ وارو آهي رحيم آهي بخش ڪرڻ وارو آهي هاڻ ڪوڙو ته ڪونه ڪو مطلب سچو آهي جيڪر نادم ڪو ماڻهو ٿيندو چڱي طرح سنسيئرلي with his heart and never to return to this stupidity جيڪو ظلم ڌرتي تي ڪري پيو هو نه ڪندو पोइ अलाह ताला हुनखे बख़्शींदो पर हालत रुगो हज वेठो कंदो हज़ार हज करे वरी साॻिया कमु अची पोइ हिते मोटी कंदो पोइ चयो चयां 900 हज मूं कयां हली बिना फत मदद हज तूं छला थो वेठो करीं वरी साॻियूं बदमाशूं थो करीं हज़ार पाकिस्तानी सभु को हज थो करे सभु को मुल्क खे फुरे लुटे डोलाओ करे पोइ वरी ॿिए ॾींहुं चए थो आउं हज थो करियां सभु गुनाह मुंहिंजा माफ़ु थी वेंदा जेके मूं पुरसाल कया अची वरी मोटी ऐं वरी साॻिया कंदुसि वरी ॿिए दफ़े हज मूं वटि पैसो ॾोकल खोड़ आहे न मूंखे वीज़ा बि मिली वेंदो मुंहिंजो अख़्तियार वख़्तियार हले थो सभु मुंहिंजा बाना आहिनि जेके ऑफिसर अमलदार जेके قال ربي اني ظلمت نفسي فاغفر لي فغفر له انه هو الغفور الرحيم قال ربي بما انعمت علي فلن اكون ظهيرا للمجرمين وان فصلو كين يا رب اؤں پٹ برائی کون کنس ظالمن جي پٹ برائی ڪري ظالم پاڪستان ۾ هر ڪو ماڻهو ظالم جي پٽ برائی ٿو ڪري مظلوم کي سڀ ڪو پادر ٿو آڻي सभु स्कूल सां जिठ लॻी पई आहे त हीअ त चयो हज़रत मूसा चयो आऊं पुटाया हाणे कोन कंदुसि मुजरमनि जी फ़ज़ब फिल्म मूसा इन लॻवी फलमानीदुरीदुन हाणे ॻाल्हि थी पई पधरी वरी ॿिए दफ़े जहिड़ो वरी हुन ॻाल्हि चई तूं मूंखे मारींदे जीअं कल्ह माण्हू मूंखे मारी हाणे उहो ॻाल्हि करे विधाई पधरी त हाणे ख़बर पइजी ॿियनि खे बि होॾां कोर्ट सॾाई पंहिंजे बादशाह फिरौन जेको पंहिंजे हिनखे छा करणु हुजे हुयो असां पालियोसीं वॾो कयोसीं हिनखे हाणे त असांजो माण्हू ई मारे छॾियोसि हाणे वठो हिनखे ॿधूंसि हिनखे फासी ॾियूंसि त पोइ हिनखे हिकिड़ो माण्हू को हुनजो हुयो साईं पंहिंजो घणो घुरो हिनजो ख़ैरु ख़ा हुयो जेको बादशाह जे महल मंझि हिनजो दोस्त पोइ वरी सूरत मोमिन में हुनजो ज़िक्र आहे वरी ॿीहर त पोइ उहो आयो हिन वटि जा रजलुम मिन अक्सल मदीनती डोड़ंदो आयो अक्सल मदीना शहर जे हुन परे पासे खां डोड़ंदो आयो यानी हिन वटि पहुतो अची उहो को माण्हू قال يا موسى ان الملائكه يمرون بك تنه متعلق بتا سوچين فيصلو كن جيڪي وڏا ماڻهو آهن امير عمر جيڪي بادشاه جو درباري ليتقتلوا ليقتلوك تجي توکي قتل كن جو تو قتل ڪا فخرج پو تو نڪر بج تا ملائي اني لك من الناصين آئون تو جو گھر گرو آيا خير خوا آيا तुंहिंजी चङाई थो चवां तोखे हाणे तूं भॼ हिते न त तोखे क़तलु कंदा फ़ख़र कबो पोइ डिप में ॾिजंदे इंतज़ार कंदे कढंदे ऐं वठी भॻो निकितो ताईं चईंदे रब मूंखे हिन क़ौम ज़ालिम खां बचाइजां पर मां तवजह तिल पोइ जॾहिं मदीअ जे तरफ़ मुंहुं करे ऐं हलियो हिनखे ॾिस ख़बर ई कहिड़े पासे वञा मदीअ ॾांहुं वियो कान सार सबील चई उमेदु आहे त रब मुंहिंजो ॾिसी ॾसींदो मूंखे सिधो रस्तो मदीअ जे पाणी वटि पहुतो या खूह वटि जॾहिं पहुतो वजद अलून त हुते ॾिठाई लधाई उमत माना के माण्हू हुआ जेके पाणी पिया पीआरीनि पंहिंजे जवाननि खे मिननास पोइ वजद मिन दूनी मुल बरात ऐं उन्हनि खां सवाइ ॿ औरतूं हुयूं जेके ॾिठाई बीठियूं आहिनि तज़ूदान रिढूं कनि रोकींदे रिढुनि खे झलियो बीठियूं हुयूं त हाणे असांजो वारो अचे पोइ असीं पाणी पीआरियूं कॉल मां ख़त बुखुमा चई तव्हां सां कहिड़ो मसालो आहे तव्हांजो कहिड़ो मामिलो आहे छा माल छो पाणी नथियूं पीआरियो मतिलबु छो तव्हां नथियूं अचो परे बीठियूं आहे रुॻो कॉल तव्हां ॿिन्ही चयो ला नस्की चए असीं पाणी कोन पीआरींदासूं पीरींदियूं पीआरी हूंदियूंसीं हता युस दी रियो जेसि ताईं इहे प्यारे सभई राई ॿिया जेके जानवरनि जा मालिक आहिनि प्यारे मोटी न वञनि तेसि ताईं असीं न प्यारे सघंदा आहियूं छो जो असीं मर्द कोन आहियूं अबूना शेखुन कबीर असांजो पीउ जेको आहे सो पोड़ो आहे हाणे मतिलबु हुनजे पीउ जेको पोड़ो आहे मतिलबु छा आहे चवण जो चए मतिलबु त हुनजो मुड़ुसु कोन्हे हुन जेको भाउ कोन्हे को पीउ अथनि हुनजे मर्दनि घर में फैमिली में उहो बि पोड़ो आहे अखियुनि खां वॾो आहे या छा आहे जो अची कोन थो सघे ऐं मतिलबु पाणी कोन थो पीआरे सघे ऐं ॿिया जेके माण्हू हुन सां विढ़ंदा वग़ैरह वग़ैरह छा थींदो हिन खे अबू न आहे शेख घर में हिकिड़ो अबू आहे उहो बि शेख आहे कबीर पोड़ो सुभाउ हाणे सॼी ॻाल्हि इन लफ़्ज़ में चई वई चयूं वयूं हलियूं फसकाल हुमा पोइ हुननि जे लाइ पाणी पीअण जो बंदोबस्तु कयईं मतिलबु त पाणी पीआरियईं हुनखे कॾहिं ई बोके मञा पोइ वरी पीआरियईं हुनजे ढोरनि खे जेके ॿकरियूं हुयूं रिडूं हुयूं छा हुयूं जेको फसकाल हुमा सुमत पोइ मोटियो अची वण जे छा में ज़िल में वण जे छा में فقال پوچھیں رب پاک ربي اني لم علم ما انزلت الي من خير فقير اے رب پاک جو تو پان وٹا موکلی مجھے لائے چنگائی خیر موکلی م کھادو خوراک موکلی کو حکومت کا چنگائی کو موکل مڈاب شو جو بھوک لگی ہونی بیچارے کے قال رب اني لم انزلت منت نازل کری جکاب چنگائی इलाही मुॾां मिन ख़ैर पंहिंजे ख़ैर मञा ख़ैर जी माना हिते आहे रिस्क हिन खाइण पीअण जी शइ मतिलबु ॿिया बि ख़ैर जेको चङाई काब थिए हज़ार चङायूं घणियूं थींदियूं रब पाकनि सां चङाई कंदो जो त सफ़ूरा अलाए इस्लाम सां शादी थींदी हिते रहंदो हिते सॼा कम भला थींदा अलहमदिल्ला पर इहो सभई ख़ैर जा कम थींदा فقال ربي اني لما انزلت الي من خير فقير يا دعائے جو اساں کے گرن کپے یہ جو دعاؤں حضرت موسی علیہ السلام جو ان سوئی سنوں فجاءت ادهما پن بجائے کریر موٹی ائی پے اچے پئی تمتی علی عل الستی یا لجارو نمونے سان وی اچے پئی ان دام وائی قالت उन चयो माई इन अबी अदूक मुंहिंजो पीउ सॾे थो तोखे ली अजी क त तोखे जीअं पंहिंजो जज़ा ॾिए यानी तोखे जेको तो असां लाइ भलाई कई आहे हुनजी मोटु ॾिए ली अजी क अजर अजर ॾिए मोटे तोखे बदिलो ॾिए तोखे मोटाए मां सकाए त लना जो तो असांखे जे ॾिढुनि खे पाणी पीआरियो आहे फलमा जाऊ पुजे ही वियो हज़रत मूसा अल इस्लाम पंहिंजे उन माण्हू वटि यानी हज़रत शुएब जे औलाद मञा हुयो हज़रत शुएब जो संदसि बि नालो थी सघे थो शुएब हुजे जेको बि जो ॾाॾनि जा माण्हू नाला रखंदा आहिनि पर हज़रत शुएब जंहिंजो ज़िक्र आहे उहो शायदि को ॿियो हुयो मतिलबु अॻे जनरेशन मथां हुयो ॿ टे जनरेशन खे अॻे में हूंदा भई मदियन जेको आहे सॼो हज़रत इब्राहिम जे औलाद मञा आहिनि शुएब उन जे औलाद मञा आहे ऐं जेतिरो हिनजो नालो आहे तौरात मंझि जेतिरो यथरो त उहो हज़रत मूसा जो उस्ताद बि आहे हुनजो सहुरो बि आहे ऐं पोइ जॾहिं वरी मोठी ईंदो पंहिंजो तौरात हिन ते लहंदो पोइ वरी पंहिंजी क़ौम खे वठी ईंदो फिरौन जे हुन खां बंदि खां ॿाहिरि त पोइ वरी हज़रत शुएब जो हीउ जेतिरो जेको आहे सो हुनखे सलाह मशवरो ॾींदो त अहिड़े नमूने सां तूं पंहिंजे डिसिप्लिन कर पंहिंजे क़ौम खे ग्रुप ठाहे ऐं अहिड़े नमूने सां कबीला आहिनि उहे कहिड़े अहिड़े नमूने सां रख हुनजो सॼो तौरात में ज़िक्र आहे पंहिंजो किसो ॿुधाई छा थियो आहे قال لا تخف انہیں جترو انہیں حضرت شعیب جو اولاد میں جہاں جو کو مانو ہو حضرت شعیب سمجھو انہیں چو تو خوف نہ کر لا تخف نجاوتا تو کہ نجات ملی تو نجات پائے ہوئے من القوم الظالمین قالت ادام یا عبت استاجرو انہیں چوکرن میں جہاں اکری پنج ماک پنج پی کے چو تو اے سانجا پی हिन में हिनखे तूं भाड़े ते रख यानी मज़दूर करे रख हिनखे इन ख़ैर अमनिस्तरत कवीमीन जो माण्हू खे खपे त अजर ते भाड़े ते माण्हू मज़दूर उहो रखे जंहिंमें ॿ ख़ुसूसियतूं हुजनि हिकिड़ो अमानत वारो हुजे ऐं ॿियो कवि हुजे कमु करण जी सघ ताक़त हुजे हुनखे यानी फिज़िकली फिट हुजे ऐं पंहिंजो मेंटली फिट हुजे ऐं अमानत वारो साहिब अमानत हुजे बेईमान ख़यानत वारो न हुजे सम्झो इहे ॼण ॿ ॻाल्हियूं जेके आहिनि छोकिरी पंहिंजे पीउ खे सलाह ॾिनी त हाणे मतिलबु वरी साञा वारी हुई जो हज़रत नबी पाक सलाह चयो त ऐं पंहिंजे असाबनि खे पंहिंजे त ॾिसो त केॾी वरी अकुल वारी फहम वारी हुई قال اني اريد ان انكحك حضرت شعیب چوتا ہوں چاہیا تو تو مجھے دین بنا تو تو ایکڑی شادی کرایا نکاح کرایا انكحك हीअ हिदप न थई मुंहिंजे ॿिन्ही धीअरनि मज़ा हिकिड़ी जी तोसां शादी करायां निकाह करायां। हा त आहिनि हीअ जेके ॿई मुंहिंजूं धीअरूं आहिनि, मतिलबु ॿ हुयुसि मां तौरात मिली करे सत हुयूं, ॿियो सत कोन हुयूं, ॿ हुयूं, अलाह ताला चए थो ॿ हुयूं, चए थो लिखियल सत हुयूं। उन कीअं कई दब न तई हा तूरनी समानी हिजज, पर तूं जो त इहो हूंदो हुओ अॻे ज़माने में त तूं 8 साल मूं वटि मतिलबु त छा चइबो आहे घर जमाई थी रह पंहिंजो 8 साल मूं वटि रहंदे कमु कंदे। फ़ैन अथम अथम त आशरनि, पर जेकॾहिं 10 पूरा करी त बि भलो कमु थींदो। फ़ैन अथम त आशरनि फ़मिन इन दिक, पर उहा तो ते आहे ॻाल्हि, तूं जे चाहीं 8 करी, तूं जे चाहीं 10 करी, तुंहिंजी मर्ज़ी आहे। वमा उरीदु अन अशुक अलैक, आउं नथो चाहियां थो ते सख़्ती करियां, जो रूबरू तूं 10 कर, 10 ई 10 कर, न पर 8 ई करे भले पंहिंजो तूं। सतजिदुनी इंशाअल्लाह मिन अस्सालिहीन, चए थो हुनखे पक थो ॾियारे त इंशाअल्लाह मूंखे सालनि मां ॾिसंदे ऐं तव्हां सख़्ती कोन कंदुसि, मतिलबु त मुंहिंजो मज़दूर थी, तूं कमु कर, भलो कमु थींदो, सालनि मज़ा ऐं थींदुसि तोसां बरू सख़्ती, मतिलबु त आउं ज़ुल्म कोन कंदुसि तोसां सालनि मज़ा। काल ज़ालिक, हज़रत मूसा अलैहि सलाम चयो, काल ज़ालिक बैनी व बैनक, चए इहा ॻाल्हि तुंहिंजो सौदो इहो ठहियो, यानी इहो जेको अदनामो ठहियोसीं इहो सही आहे, बसि इन अयमल अजलैन, इन ॿिन्ही वक़्तनि में यानी 8 साल या 10 साल वारी ॻाल्हि जेका आहे हुन में मुंहिंजी मर्ज़ी कदाए थो। अयमल अजलैन कदाए थो फला उदवान अलई, जंहिं मज़ा जेको बि आउं पूरो करियां 8 करियां या 10 करियां, पोइ मुंहिंजी मर्ज़ी आहे, मतिलबु त हुन में का दुश्मनी न थींदी मूंसां, का रुकावट ज़्यादती न कजांइ, न थींदी मूं ते। वल्लाहु अला मा नक़ूल वकील, अल्ला ताला असां जेको ई फ़ैसिलो कयो आहे हुन में वकील आहे। याक़ूब अलाह इस्लाम बि पंहिंजे ॿार पंहिंजे पुटनि सां जॾहिं ॻाल्हि करे थो बिन्यामीन जे वठी वञण जी, तॾहिं उते उहो बि चए थो त जेको असां हीउ फ़ैसिलो कयो हुन जे विच में ॼण अलाह वकील आहे, इहो ॼण कसम खणण जो हिकिड़ो तरीक़ो हुयो, जेको अॼु बि जेको आहे सभई कोर्टूं दुनिया जूं जेके आहिनि तौरात ते या ज़बूर ते या क़ुरान ते या छा ते उहो कसम खणंदियूं आहिनि त भई आऊं अलाह वकील आहे असांजे विच में, यानी ऐं कसम थो खणां त इहा ॻाल्हि ते आऊं बीहंदुसि। उहो जेको आहे फ़ैसिलो हज़रत यूसुफ़ अलाह इस्लाम जे ज़माने में बि थियो, हज़रत मूसा अलाह इस्लाम जे ज़माने में बि थियो, ऐं असांजे ज़माने में बि आहे, ऐं वेस्ट कोर्टनि मंझि बि हाणे बि खणाईंदा आहिनि कसम पहिरें माण्हू खे। हाणे हिते असीं वक़फ़ो था करियूं 28 आयत थी, अलाह मुग़फ़िरना वरहमना वरज़ुक़ना वफ़ज़ना वहदना अला सिरात अलमुस्तक़ीम सिरात अलज़ीन अनअमत अलैहिम ग़ैर अलमग़दूबि अलैहिम वलद्दालीन आमीन। रब्बना वतक़ब्बल मिन्ना इन्नका अंतस समीउ अलीम वतुब अलैना इन्नका अंतत तव्वाबुर रहीम हस्बी अल्लाहु ला इलाहा इल्ला हुवा अलैहि तवक्कलतु रब्बुल अर्शिल अज़ीम।